आजको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा जग्गा बाँचो राख्ने परिपाटीको अन्त्य गर्दै नेपालका प्रत्येक परिवारलाई उत्पादनसँग जोड्न सन् 2014 पारिवारिक खेती वर्षको रूपमा मनाउन अभियान सुरु भएको छ। अन्तर्राष्ट्रिय पारिवारिक खेती वर्ष 2014 कार्यान्वयन समिति नेपालले सोमबार रामपुर कृषि क्याम्पसमा अभिमुखीकरण कार्यक्रम गरेको छ। संयुक्त राष्ट्रसङ्घले 2014 पारिवारिक खेती वर्ष मनाउने घोषणा गरेसँगै नेपालमा पनि यो वर्ष मनाउन बजेट समेत निकासा भएको छ। कार्यान्वयन समितिका सचिवालय सचिव रुद्र भट्टराईले 75 जिल्लामा अभिमुखीकरण मार्च पार्स घरका छतमा खेती युवालाई तालिम दिन 1 करोड बराबरको बजेट छुट्याइएको बताउनुभयो। उहाँले युवा निर्यात हटाउन, खाद्यान्न आयात घटाउन, पारिवारिक खेती वर्ष मनाउन लागेको बताउनुभयो। अभिमुखीकरण कार्यक्रममा सहभागी कृषि क्याम्पसका विद्यार्थीले दीर्घजीवन र व्यवसायिक खेतीको आधार पारिवारिक खेती रहेको बताएका थिए। विद्यार्थीहरूले नेपालमै प्रशस्त सम्भावना रहँदारहँदै पनि विभिन्न प्रविधि र लगानीको सुरक्षाको अभावमा कृषिमा सोच जस्तो प्रगति गर्न नसकेको बताएका थिए। कुखुरा व्यवसायीले आफ्नो व्यवसाय फस्टाउनका लागि जैविक सुरक्षा अप्नाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। जैविक सुरक्षा अप्नाउँदा बेला बेलामा देखिने रोगको न्यूनीकरण र नियन्त्रणमा आउने र व्यवसाय फस्टाउने उनीहरूको ठम्याइ छ। कुखुरा व्यवसाय मञ्च पूर्वी चितवनले हिजो रत्नगरमा आयोजना गरेको जैविक सुरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल कुखुरा व्यवसाय मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रमान श्रेष्ठले विभिन्न समयमा देखिने रोगले गर्दा ठूलो नोक्सानी बेहोर्नु परेको यथार्थलाई बुझेर रोग लाग्न नदिने उपाय नै जैविक सुरक्षा रहेको बताउनुभयो। जैविक सुरक्षा अपनाउँदा रोग पनि नलाग्ने र घाटा पनि नहुने उहाँको भनाइ थियो। कार्यक्रममा नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले व्यवसायले कति लागतमा कुखुरा वा अन्डा उत्पादन गर्छन् भन्ने कुरा उपभोक्ताले थाहा पाएको खण्डमा सोही अनुसार बिक्री गर्न सकिने र व्यवसायलाई पनि फाइदा पुग्ने बताउनुभयो। रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर बेसुरालले व्यवसायहरू आत्मनिर्भर भइरहेको अवस्थामा जैविक सुरक्षा अप्नाउन व्यवसाय नै एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले कुन तरिकाबाट सुरक्षा अपनाउँदा रोग लाग्दैन भन्ने कुरामा स्वयं व्यवसाय नै सचेत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले कुखुरा पालन व्यवसायको वातावरणीय सुरक्षाका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कुखुरा व्यवसाय मञ्च पूर्वी चितवनका उपाध्यक्ष भीमनारायण श्रेष्ठले गर्मीको समयमा रोगको खतरा धेरै हुने भएकाले व्यवसायहरूका लागि प्रशिक्षण कार्यक्रम राखिएको जानकारी दिनुभयो। करिब 100 व्यवसायी सहभागी कार्यक्रममा डाक्टर होमबहादुर बस्नेत र रेवन्त भट्टराईले जैविक सुरक्षाका बारेमा सहजीकरण गर्नुभएको थियो। सो अवसरमा कुखुरा व्यवसाय मञ्च पूर्वी चितवनले प्रकाशन गरेको पोल्ट्री डायरीको पनि विमोचन गरिएको थियो। मञ्चका सचिव द्रोण प्रसाद लामिछानेले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष रघुनाथ भट्टको अध्यक्षतामा भएको थियो। भरतपुर विमानस्थल वरपर बनेका 257 घर मापदण्ड विपरीत रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ। मापदण्ड विपरीत घरहरू निर्माण हुँदा विमानस्थल नै असुरक्षित बन्न थालेपछि छानबिनका लागि 3 सदस्यीय समिति गठन गरिएको थियो। समितिले सोमबार प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्मालाई भरतपुर विमानस्थल मापदण्ड विपरीत निर्माण भएका भौतिक संरचना सम्बन्धमा राय सिफारिसहितको प्रतिवेदन पेश गरेको छ। समितिका संयोजक भरतपुर विमानस्थलका प्रमुख बचुराम श्रेष्ठले 244 स्थायी र 13 अस्थायी गरी 257 घर मापदण्ड विपरीत बनेको जानकारी दिनुभयो। उहाँका अनुसार विमानस्थलको पश्चिमतर्फ 50 मिटर भित्र स्थायी 88 र अस्थायी 1 गरी 89 भवन, 269 मिटर भित्र दक्षिणतर्फ स्थायी 59 र अस्थायी 8 गरी 67 र 260 मिटरदेखि 459 मिटरसम्म स्थायी 97 र स्थायी 4 गरी 101 घरहरू मापदण्ड विपरीत बनेका छन्। विमानस्थल वरपर करिब 313 घरहरू निर्माण भएका छन्। अहिले विमानस्थल कुल 62 बिघा क्षेत्रफलमा रहेको छ। तर वरपर ठुला ठुला भवनहरू निर्माण भएपछि विमानस्थल असुरक्षित बन्दै गएको छ। ठुला विमानले पनि भरतपुरमा अवतरण गर्न सक्ने सम्भावना रहेकाले मापदण्ड विपरीत बनेका घर टहरालाई भत्काउन र निर्माण गर्दै गरेकालाई निर्माण कार्य रोक्नका लागि विमानस्थल कार्यालयका प्रमुख श्रेष्ठले अनुरोध गर्नुभएको छ। कार्यालयले धावन मार्गबाट नजिक रहेका घरहरू मापदण्ड विपरीत बनेको भन्दै भरतपुर नगरपालिकालाई जानकारी गराएको थियो। पटक पटक जानकारी गराइए पनि नक्सा पास भएर बनेका भन्दै कार्यालय प्रमुख श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो। भारतबाट वर्षेनी आयात हुँदै आएको मासुको मात्रा न्यूनीकरण गर्नका लागि नेपाल सरकारले सुरु गरेको पाडा पालन कार्यक्रम अन्तर्गत चितवनमा 500 भन्दा बढी पाडा हुर्किरहेका छन्। 5 पशु फार्मले 100 भन्दा बढीका दरले पाडा पालन गरिरहेका छन्। आधुनिक कृषि तथा पशुपालन फार्म चैनपुर, तिमलसिना लाइफ स्टक फार्म पटियानी, अनुसार सप्लायर्स कृषि फार्म गीतानगर, बखान बहुद्देश्य सहकारी संस्था लिमिटेड शारदानगर र कङ्काली बाख्रा पालन फार्म चैनपुरमा अहिले पाडा पालन भइरहेको छ। 3 वर्षसम्म कम्तीमा 100 पाडा पालन गर्ने कृषि फार्मलाई 12,00,000 रुपियाँ अनुदान दिने कार्यक्रम सञ्चालन गरिएपछि पाडा पालनका लागि कृषि फार्महरू आकर्षित देखिएका हुन्। पहिलो वर्ष 6,00,000, दोस्रो वर्ष 4,00,000 र तेस्रो वर्ष 2,00,000 रुपियाँ अनुदान उपलब्ध गराउने पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्कीले जानकारी दिनुभयो। चितवनमा पाडा पालन गर्ने कृषि फार्महरूले पहिलो किस्ताको 3,00,000 रुपियाँ लगिसकेको र अब दोस्रो किस्ता रकम पनि लैजाने उहाँले बताउनुभयो। नेपालमा प्रति वर्ष 15 अर्ब रुपियाँ बराबरको मासु छिमेकी मुलुकबाट भित्रिरहेको र नेपालमा गुणस्तरहीन मासु बिक्री भइरहेकाले त्यसलाई विस्थापित गर्न सरकारले अनुदानमा आधारित पाडा पालन कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो। रत्नगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वितरण गरेको बाल्टिन 40% घरधुरीले मात्र सही सदुपयोग गरेको पाइएको छ। कल्याण टोल विकास संस्था रत्नगर 8 र रत्नगर नगरपालिकाले संयुक्त रूपमा गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो। अनुगमनका क्रममा 40% घरधुरीले बाल्टिनको सही सदुपयोग गरेको र 60%ले भने दुरुपयोग गरेको पाइएको टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिनुभयो। अनुगमनका क्रममा वितरण गरिएका 2 बाल्टिनमध्ये कुनमा कस्तो खालको फोहोर राख्नुपर्छ भन्ने पर्याप्त जानकारी नहुँदा सदुपयोग हुन नसकेको उहाँले बताउनुभयो। नगरपालिकाले भान्साबाट निस्कने फोहोर सङ्कलनका लागि हरियो र प्लास्टिक जन्य फोहोरका लागि रातो बाल्टिन वितरण गरेको थियो। अनुगमनमा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष बाबुराम गौतम, कल्याण टोलका सचिव केशव रिजाल, नगरपालिकाका स्टोर किपर नवराज तिवारी र पत्रकार लगायतको टोलीको उपस्थिति रहेको थियो। टोलीले बाल्टिन परेको अनुगमन साथै टोलवासीलाई सही सदुपयोग गर्न सचेत समेत गराएको थियो। फोहोर मैला व्यवस्थापन परियोजना मार्फत रत्नगर नगरपालिकाले गत वर्ष रत्नगरका सबै टोल विकास संस्थाहरूमा बाल्टिन वितरण गरेको थियो। संविधानसभा सदस्य शिवकुमारी गोतामेलाई हिजो रत्नगरमा सम्मान गरिएको छ। संयुक्त दलित उत्थान नगर समिति रत्नगर र उत्पीडित सेवा समाज रत्नगर 10 संयुक्त रूपमा सभासद गोतामेलाई सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा बोल्दै वक्ताहरूले नयाँ बन्ने संविधानमा दलितहरूको हक अधिकारलाई समेट्नुपर्ने, दलित संसद विकास कोषको रकम दलित हकहितका निम्ति खर्च गर्नुपर्नेमा जोड दिएका थिए। सम्मान ग्रहणपछि सभासद गोतामेले संविधानमा दलितका हक अधिकार स्थापित गर्न आफूले पहल गरिरहेको बताउनुभयो। सभासद गोतामेलाई रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ र समितिका अध्यक्ष मानबहादुर बैलकोटीले दोस्रो उडाएर सम्मान गरेका थिए। सो अवसरमा रत्नगर क्षेत्रभित्रका अति विपन्न दलित 30 विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। रत्नगरको बकुलरमा रहेको सहाराको घरलाई सोमबार हिजो आर्थिक र स्टेसनरी सहयोग प्राप्त भएको छ। चितवन सेवा समाज इजरायलले सहाराको घरमा आश्रित अनाथ बालिकाहरूको अध्ययन र खानपिनको लागि नगद 50,000 रुपियाँ सहयोग गरेको हो। सेवा समाजकी सचिव सुमित्रा पौडेल आचलले सहाराको घरमा पुगेर यो रकम चेक संस्थाकी अध्यक्ष कुसुम तिवारीलाई हस्तान्तरण गर्नुभयो। समाजले माडेका मृगौला पीडित परिवारलाई 51,000 सहयोग गरेको छ। यस्तै डेनमार्कमा बस्दै आएका सोम सापकोटा तथा निर्मला सापकोटाकी छोरी सोनिया सापकोटाको जन्मदिनको अवसर पारेर सहाराको घरलाई स्टेसनरी सहयोग गरिएको छ।